नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। कंग्रेस एमाले विरुद्ध ए माओवादीको मोर्चाबन्दी सुरु। सत्ता पक्षलाई दबाब दिन गठबन्धन बनाउने निर्णय। व्यवस्थापिका संसदको बैठक आज बस्दै। बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पेश हुने। भारतको 12 राज्यमा 5औं चरणको लोकसभा चुनाव जारी। एक पूर्व प्रधानमन्त्री सहित चर्चित अनुहार चुनावी मैदानमा। र आइपिएलको 2रो खेलमा आज दिल्ली र बेङ्गलोर भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। शान्ति र संविधान निर्माणप्रति उदासीन रहेको भन्दै एकीकृत नेकपा माओवादीले कंग्रेस र एमाले विरुद्ध मोर्चाबन्दी सुरु गरेको छ। एकीकृत माओवादी सहितका 7 दलको बैठकले कंग्रेस र एमालेलाई दबाब दिन गठबन्धन बनाउने निर्णय गरेको हो। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपातमा आज बसेको मधेसवादी र संघीय समाजवादी पार्टी सहितको बैठकले गठबन्धन बनाएर शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्न दबाब दिने निर्णय भएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। कंग्रेस र एमाले संविधान निर्माण तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सकारात्मक नभएको 7 दलको आरोप छ। संघीय संरचनामा जान समेत आलटाल गर्न थालेकाले कंग्रेस र एमालेलाई दबाब दिनुको विकल्प नरहेको बैठकले ठहर गरेको छ। गठबन्धनको स्वरूप र दबाबका कार्यक्रम तय गर्न पर्सि फेरि बैठक बस्ने कर्णले जानकारी दिनुभयो। व्यवस्थापिका संसदको आजको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पेश हुने भएको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो 3 बजेपछि बस्ने बैठकमा आयोगको विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ। हिजोको बैठकमै उक्त विधेयक पेश हुने भनिए पनि बैठक अवरुद्ध हुँदा विधेयक पेश हुन सकेको थिएन। हिजोलाई बोलाइएको संसदको बैठक भने ए माओवादीको अवरोधका कारण आजसम्मका लागि स्थगित भएको थियो। संसद बैठकमा ए माओवादी नेताहरूले फुजेल घटनाको मुद्दा फिर्ता लिन माग गर्दै व्यवस्थापिका संसदको बैठक सुरु हुनासाथ उठेका थिए। माओवादी नेताहरूले द्वन्द्वकालीन मुद्दा समाधान गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रियामा रहेकाले द्वन्द्वका मुद्दालाई अहिले बिउताएर विवाद नझिक्न सरकारलाई दबाब दिँदै आएका छन्। दलहरूबीच फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका विषयमा दलहरू अघोषित सहमति गरेर अगाडि बढ्ने भएका छन्। द्वन्द्वकालका सबै घटना आयुक्त सत्य निरूपण तथा मेलमिलाप आयोग गठनपछि छुट्टै अदालत मार्फत टुङ्गो लगाउने गरी सहमति भई दुईजना आरोपीलाई रिहा गराउने तयारी भइरहेको स्रोतले जनाएको छ। सम्भव भएसम्म आज नभई भोलि तारिखमा रिहा गर्ने शर्तमा ए माओवादीले संसद बैठक सञ्चालन गर्ने दिने सहमति भएको ए माओवादीले जनाएको छ। यसअघि जस्तै बलियो प्रमाण नभएकाले अधिकारी हत्या आरोपीलाई तारिखमा रिहा गरेर मुद्दाको छानबिन प्रक्रिया तत्काललाई स्थगन गरिने स्रोतको भनाइ छ। भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचारपछि स्वदेश फर्केका एमाले संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता भएको छ। भक्तपुरको बालकोट स्थित ओली निवासमा पुगेका वरिष्ठ नेता नेपाल र ओली बीच करिब 10 मिनट भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा वरिष्ठ नेता नेपालले ओलीको स्वास्थ्य अवस्थाबारे चासो राख्नु भएको थियो। दुवै नेताहरूबीच राजनैतिक विषयमा छलफल भएन। ओलीका स्वकीय सचिव रमेश आचार्यले भन्नुभयो वरिष्ठ नेता नेपालले ओली कामरेडको शीघ्र स्वास्थ्यको कामना गर्नुभयो। नवौं महाधिवेशनबाट दुवै नेता अध्यक्ष बन्ने योजनामा छन्। ओलीले नेतृत्व हस्तान्तरणको सवाल उठाउँदै यो पटक आफू अध्यक्ष हुनुपर्ने बताइरहनु भएको छ भने नेपालले पनि आफूलाई अध्यक्षको दौडमा उभ्याउनु भएको छ। श्रमिकको सुरक्षालाई उद्योगी व्यवसायले महत्त्व नदिँदा व्यवसायजन्य रोगको जोखिम बढ्दै गएको छ। धेरैजसो उद्योगमा काम गर्ने श्रमिकका लागि सुरक्षाका उपाय नअपनाएकाले रोगको जोखिम बढ्दै गएको ट्रेड युनियन महासङ्घ जिफन्डका उपमहासचिव जनक चौधरीले बताउनुभयो।